करो तो उसका ये बचत में ये होगा। तो क्या हर सूरत की बात अलग होती है या कोई सूरतें सिर्फ हमें समझाने के लिए होती हैं, कुछ दुआओं के लिए होती हैं, ये बात है, प्लीज ये बात मुझे बता दीजिएगा। दूसरी बात ये कि अक्सर लेडीज़ को मैंने देखा है कि उनके बच्चे उनको ज़रा प्रॉब्लम दे रहे होते हैं तो वो फ़ौरन नाम चेंज करके, जैसे हमारी घर जाने वाली उन्होंने अपने बेटे का नाम चेंज करके यूसुफ रख दिया है कि वो कुछ प्रॉब्लम क्रिएट कर रहे थे। तो क्या वाकई ये चीज़ फ़ायदा करती है या ये सही है या नहीं है, प्लीज़ मुझे इस चीज़ को बता दीजिएगा। जज़ाकअल्लाह खैर। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। जी, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। इंशाल्लाह ताला आपका जो सवाल है इसको हम बाद में सवाल जवाब के वक्त में देखेंगे, ठीक है। नहमदुहू व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाऊसु बिल्लाहि मिनश्शैतानिर्रजीम। रब्बि श्रहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। एक छोटी सी रिक्वेस्ट करनी थी मुझे आप में से कुछ लोग, अगर जो मैसेज भेजते हैं बीच में, मुझे ये समझ नहीं आता कि मैं पढ़ाने के दौरान आपके मैसेज कैसे सुनूं। अगर जो लोग भेज रहे हैं और वो रूम में हैं और उनको मेरी आवाज़ पहुंच रही है, तो आप शौक़ से मैसेज भेजें लेकिन बाद में भेजें। और आप जब बीच में मैसेज भेजते हैं आप सोचें कि मैं परेशान होती हूँ कि शायद कोई प्रॉब्लम है, कोई वजह है जिसकी वजह से किसी ने भेजा है, तो इससे मैं डिस्ट्रैक्ट भी होती हूँ और दूसरों का भी हक जाता है। कोई बीच में ना मैसेज भेजे सिवाय एडमिन्स के। औसु बिल्लाहि मिनश्शैतानिर्रजीम। वमा उबर्रियु नफ्सी, 13वां पारा है और 53 आयत से ही शुरू करेंगे, गो के इसको हम पीछे वाली आयतों के साथ नोट कर चुके। वमा उबर्रियु नफ्सी इन नफ्सल अम्मारतुम बिस्सू इल्ला मा रहम रब्बी इन रब्बी गफूरुर रहीम। मैं अपने नफ्स की पाकीज़गी बयान नहीं करता, बेशक नफ्स तो बुराई पर ही उभारने वाला है, मगर ये कि मेरा परवरदिगार ही अपना रहम करे, यकीनन मेरा पालने वाला, बड़ी बख्शिश करने वाला और बहुत मेहरबानी फरमाने वाला है। ये है आयत नंबर 53। इसका उन्वान है दुश्मन बाहर नहीं अंदर है। इस आयत में नफ्स को बुराई की दावत देने वाला कहा गया। हकीकत ये है कि इंसान का नफ्स जो है उस बिगड़े हुए बच्चे की तरह है जो इंसान को हर वक्त मकलूब करना चाहता है और अपनी गलत बातों को मनवाना चाहता है। जितना इसकी मानेंगे उतना ही ये हमसे और भी गलत काम करवाएगा। लिहाजा अगर कोई शख्स नेकियों वाली ज़िंदगी गुजार रहा है या गुजारना चाहता है तो उसको इस नफ्स के तकाज़ों को दबाना होगा। अल्लाह ताला ने हमें जिस्म और रूह के साथ जोड़ के दुनिया में भेजा है। इस जिस्म के तकाजे जब बहुत बढ़ जाते हैं और हम उसकी जब बहुत ज़्यादा केयर करने लगते हैं तो उसके नतीजे में हमारी रूह जो है वो मुर्दा होने लगती है और नफ्स जो है ये मोटा होने लगता है जितना हम अपने जिस्मानी तकाजों को पूरा करने लगते हैं। हम अगर ये चाहें कि हमारा नफ्स हमें बुराई की दावत देने की बजाय अच्छाई की दावत दे तो हमें अपनी ख्वाहिशात पे काबू पाना चाहिए और अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। वकालल मलिक तूनी बिही, बादशाह ने कहा इसे मेरे पास लाओ कि मैं इसे अपने ख़ास कामों के लिए मुकर्रर कर लूँ। फिर जब इससे बातचीत की तो कहने लगा कि आप हमारे यहाँ आज से जी इज़्ज़त और अमानतदार हैं। यूसुफ ने कहा आप मुझे मुल्क के ख़जानों पर मुकर्रर कर दीजिए, मैं हिफाजत करने वाला और बाखबर हूँ। इस तरह हमने यूसुफ को मुल्क का कब्ज़ा दे दिया कि वो जहाँ कहीं चाहे रहे सहे। हम जिसे चाहें अपनी रहमत पहुँचा देते हैं, हम नेकुकारों का सवाब ज़ाया नहीं करते। आयत नंबर 54 से 57। इसका उन्वान है ईमान और तकवा। अबदी जन्नतों की तरफ ले जाने वाले, दुनिया को जन्नत बनाने के बाद। यूसुफ अलैहिस्सलाम की अभी तक जितनी कहानी हमने पढ़ी उसमें से अब ये वो वक्त है कि दुनियादारी के नाते से यूसुफ अलैहिस्सलाम सबसे ज़्यादा बेहतरीन पोजीशन पर आते हैं कि वो बादशाह की मजबूरी बन गए, کہا جو شخص اتنا سمجھدار ہو، پھر میں اس کو اپنے ساتھ کیوں نہ لگاؤں؟ آفر دے دی کہ یوسف آپ بتائیے کہ ہم آپ کو کوئی کام دینا چاہتے ہیں، اور یہی ایک انسان کی خوش قسمتی ہوتی ہے کہ کوئی دوسرا اس کو کسی کام کی آفر دے، یہ اس بات کا اظہار ہوتا ہے کہ اس کے اندر کوئی خوبی ہے، جس میں کوئی خوبی نہیں ہوتی نا اس کو کوئی دعوت بھی نہیں دیتا۔ اس لیے دنیا کا یا دین کا کوئی بھی کام ہو اور کبھی کوئی ہمیں اس کی دعوت دے تو ہمیں فوراً اللہ کا شکر ادا کرنا چاہیے کہ اللہ نے کوئی نعمت دی ہے تبھی کسی نے ہمیں کسی کام کے لیے پکارا۔ اور اس وقت یوسف علیہ السلام کی پوزیشن بڑی مضبوط ہو چکی تھی، کہا اچھا ٹھیک ہے مجھے دینا چاہتے ہیں کچھ، تو پھر مجھے تو یہ کیجئے کہ مجھے وزیر خزانہ بنا دیں، کیونکہ ان کی یہ اسپیشلٹی تھی۔ اس سے پتہ چلتا ہے کہ انسان نان مسلم حکمران یا نان مسلم کی جاب کو قبول کر سکتا ہے، شرط یہ ہے کہ اس کام کے اندر کوئی ایسی چیز نہ ہو جو انسان کے دین پہ اثر انداز ہو غلط رنگ میں۔ دوسری چیز اس سے جو پتہ چلی وہ کیا تھی کہ بعض دفعہ انسان اپنوں سے چوٹ کھانے کے بعد غیروں سے خیر پانے والا بن جاتا ہے۔ اس طرح یوسف علیہ السلام جو تھے اب عزیز مصر بن گئے، اب اس عہدے پہ آ گئے۔ اور یہاں ایک اور چیز بھی قابل غور ہے کہ یوسف کا جو عزیز مصر کے گھر میں رہنا تھا نا، وہ آج اس دن کے لیے کام آیا۔ اگر یوسف علیہ السلام راہ راست کسی گاؤں سے آتے تو آپ سوچئے کہ کیا وہ شاہی جو آداب ہوتے ہیں یا بادشاہوں کے ساتھ ڈیل کرنے کے طریقے تھے اس کو جانتے؟ تو اس سے جو پتہ چلتی ہے بات وہ کیا کہ بعض دفعہ اللہ تعالیٰ خاموشی کے ساتھ ہماری طبیعت کے اندر کچھ ایسی چیزیں لا رہا ہوتا ہے، ہمیں اس وقت اس کی حکمت نہیں سمجھ آتی، لیکن وہ ہمارے مستقبل میں کسی بہت ہی بڑے کام کے کرنے کی طرف ایک رہنمائی بھی ہوتی ہے۔ پھر وہی ہوا جو ہونا تھا، کہت آیا، یوسف علیہ السلام نے ان سالوں کے اندر اناج کو محفوظ کیا۔ آج کی لیٹسٹ ریسرچز کے مطابق وہی طریقہ کار جو اس دور میں یوسف علیہ السلام نے استعمال کیا کہ دانوں کو ان کے اصل چھلکوں میں رہنے دو اور پریزرو کر دو، تھوڑا سا کھاتے تھے باقی پریزرو کرتے تھے۔ نتیجہ کیا ہوا کہ قحط والے سال آ گئے، 7 سال تک کہتے ہیں قحط رہا اور صرف مصر کے اندر غلہ تھا اور کہیں نہیں تھا۔ اب یہ خبر جب پھیلی تو لوگ ارد گرد سے اناج لینے کے لیے آنے لگے، چونکہ ایسا دور تھا تو یوسف علیہ السلام نے کوٹا مقرر کر دیا کہ جو شخص آئے گا اس کو اس ایک خاص مقدار سے زیادہ نہیں ملے گا۔ اس سے پتہ چلتا ہے کہ ایک ایمان والا صرف اپنے ہی لیے کسی چیز کو سٹور کرنے والا یا اس نعمت کو لینے اور رکھنے والا نہیں ہوتا، بلکہ وہ دوسروں کو بھی اس سے فائدہ دیتا ہے۔ حالانکہ ایسا ہوتا کہ عموماً جب ذخیرہ اندوزی ہوتی ہے تو دوسری طرف چیز نہیں ہوتی تو لوگ چیزوں کی قیمت مہنگی کر دیتے ہیں، لیکن محسنین کا رویہ کیا ہوتا ہے کہ ایسے وقت صرف اپنی فکر نہیں کرتے بلکہ دوسروں کی فکر کرتے ہیں۔ اب ہوا کیا کہ جب ارد گرد کے لوگ آنے لگے تو یہ خبر جو تھی کنعان میں بھی پہنچ گئی کہ مصر میں ایک حاکم ہے اور وہاں پہ اناج اس طرح ملتا ہے۔ آگے کیا ہوا اس کو اب ہم اگلی آیتوں میں دیکھیں گے۔ وَجَاءَ اِخْوَةُ يُوسُفَ، یوسف کے بھائی آئے اور یوسف کے پاس گئے تو اس نے انہیں پہچان لیا اور انہوں نے اسے نہیں پہچانا۔ کیسے پہچانتے؟ ان کے خیال میں تو یوسف کنویں کے اندر مر چکا تھا۔ اور یوسف کیسے پہچان گئے؟ ایک تو فراست جو اللہ ایمان والے کو دیتا ہے، دوسری وہ بہت سارے تھے اور یوسف کوئی بچے نہیں تھے، سمجھ تو ان کو بھی آئی تھی، اور انسان پہچان جاتا ہے کہ کون کہاں سے آیا ہے لیکن ظاہر نہیں کیا۔ جب انہیں ان کا اسباب مہیا کر دیا تو کہا کہ تم میرے پاس اپنے بھائی کو بھی لانا جو تمہارے باپ سے ہے، کیا تم نے نہیں دیکھا کہ میں پورا ناپ کر دیتا ہوں اور میں ہوں بھی بہترین میزبانی کرنے والوں میں؟ بس اگر تم اسے لے کر پاس نہ آئے تو میری طرف سے تمہیں کوئی ناپ نہ ملے گا، بلکہ تم میرے قریب بھی نہ پھٹکنا۔ انہوں نے کہا اچھا، ہم اس کے باپ کو اس کے بارے میں پھسلائیں گے اور پوری کوشش کریں گے۔ اپنے خدمتگاروں سے کہا کہ ان کی پونجی انہی کو لوٹا دو، ان کی پونجی انہی کی بوریوں میں رکھ دو کہ جب لوٹ کر اپنے اہل و عیال میں جائیں اور پونجیوں کو پہچان لیں تو بہت ممکن ہے کہ یہ پھر لوٹ کر آئیں۔ جب یہ لوگ لوٹ کر اپنے والد کے پاس گئے تو کہنے لگے، ہم سے تو غلے کا ناپ روک لیا گیا، اب آپ ہمارے ساتھ ہمارے بھائی کو بھیجئے کہ ہم پیمانہ بھر کر لائیں، ہم اس کی نگہبانی کے ذمہ دار ہیں۔ یعقوب علیہ السلام نے کہا، مجھے تو اس کے بارے میں بس ویسا ہی اعتبار ہے جیسا اس سے پہلے اس کے بھائی کے بارے میں تھا، بس اللہ ہی بہترین حافظ ہے اور وہ سب مہربانوں سے بڑا مہربان ہے۔ جب انہوں نے اپنا اسباب کھولا تو اپنا سرمایہ موجود پایا جو ان کی جانب لوٹا دیا گیا تھا۔ کہنے لگے، اے ہمارے باپ، ہمیں اور کیا چاہیے؟ اب ادھر سے آواز آتی ہے، پہلے ادھر سے تھی نا، کل سے ادھر سے آ رہی ہے۔ آپ دیکھیں کوئی چیز تو نہیں ہے ادھر ایسی؟ ہاں تو پھر یہ اب نہیں، بعد میں، کل نہ ہو، اب ادھر جی، اس کے اوپر ٹیک نہ لگائیں۔ جب انہوں نے اپنا اسباب کھولا تو اپنا سرمایہ موجود پایا جو ان کی جانب لوٹا دیا گیا تھا۔ کہنے لگے، ہمارے باپ، ہمیں اور کیا چاہیے؟ دیکھیے تو، یہ ہمارا سرمایہ بھی ہمیں واپس لوٹا دیا گیا ہے، ہم اپنے خاندان کو رسد لا دیں گے اور اپنے بھائی کی نگرانی کریں گے اور ایک اونٹ کے بوجھ کا غلہ زیادہ لائیں گے، یہ ناپ تو بہت آسان ہے۔ یعقوب علیہ السلام نے کہا، میں تو اسے ہرگز تمہارے ساتھ نہ بھیجوں گا جب تک کہ تم اللہ کو بیچ میں رکھ کر مجھے قول و اقرار نہ دو کہ تم اسے میرے پاس پہنچا دو گے، سوائے اس ایک صورت کے کہ تم سب گرفتار کر لیے جاؤ۔ جب انہوں نے پکا قول و قرار دے دیا تو انہوں نے کہا، ہم جو کچھ کہتے ہیں اللہ اس پر نگہبان ہے۔ یہ ہے آیت نمبر 58 سے 66، ان کا عنوان ہے۔ ان تمام آیات کو اگر ہم ایک جگہ لکھیں، مومن ایک سوراخ سے دو بار نہیں ڈسا جاتا۔ ایک روایت کا خلاصہ بھی ہے کہ لا یلدغ المومن من حجر واحد۔ یہاں ہم نے دیکھا کہ اب کہانی پلٹتی ہے، یوسف علیہ السلام کو راستے سے ہٹانے والے خود یوسف کی طرف چل کے آتے ہیں، اناج لیا، یوسف علیہ السلام نے اناج کے ساتھ ان کا مال بھی واپس بھیج دیا، احسان کرنا چاہتے تھے۔ باتیں باتوں میں پوچھا کہ تم اور بھی، تمہارا کوئی بھائی ہے؟ کہا، ہاں ایک ہے اور وہ باپ سے ہے اور وہ وہاں ہے۔ کہا، اچھا اگلی دفعہ اس کو لاؤ گے تو پھر ہی تم اناج پاؤ گے۔ چاہتے یہ تھے کہ ایک دفعہ بھائی آ جائے، پھر بھائی کے بعد امید بندے گی تو باپ بھی آئے گا، اتنے سال کی اداسی بھی تو ہوگی نا باپ کو دیکھنے کی۔ خیر، بھائیوں کو لگا کہ اب کیسے مانگے، جو کام غلط کر چکا ہوتا ہے اس کے دل میں کھٹکا ہوتا ہے، کہا کیسے باپ سے اجازت لیں، لیکن کرتے کیا، اجازت تو لینی تھی۔ جب باپ سے کہا تو باپ نے کہا، اچھا تم حفاظت کرو گے جیسے یوسف کو کی۔ یعقوب علیہ السلام نے اس جملے کے بولنے کے لیے کتنا انتظار کیا، اللہ ہی جانتا ہے 40-50 سال سے اوپر وقت گزرا ہوگا، پھر یہ تانا دیا کہ اچھا اب اس کی وہ حفاظت کرو گے جو پہلے یوسف کی کر چکے ہو، تب یہ جملہ بول سکتے تھے نا، نہیں بولا۔ اس لیے کہ مومن اپنے لفظوں کی حفاظت کرتا ہے، وہ بے موقع اپنے لفظ بول کے ضائع نہیں کرتا۔ اس سپاہی کی طرح جو وقت پہ اپنی گولی کو چلانا چاہے گا، وہ کبھی بھی ادھر ادھر گولیاں نہیں پھینکے گا۔ ہم جب اپنی باتوں کے تیر ہر وقت چلاتے رہتے ہیں نا، تو جو کام کی بات کرتے ہیں اس کا بھی اثر نہیں ہوتا، اور پھر ہم روتے ہیں کہ میری بات میں تو اثر ہی نہیں، میری تو کوئی سنتا ہی نہیں، میری تو مانتا ہی کوئی نہیں، اور سارے الزام تو ہمیشہ مجھ پہ لگتے ہیں، اس میں کچھ میرا بھی تو قصور ہوگا۔ لیکن یہ یعقوب علیہ السلام کو پتہ تھا کہ اناج چاہیے اور فاقے کی نوبت آئے گی، لہٰذا اس دفعہ ایک کام کر دیا جو پچھلی دفعہ بھول گئے تھے، اور وہ کیا تھا آپ ہائی لائٹ کریں گے، آیت نمبر 66 میں ہے، قال لن ارسلہ معکم حتی تؤتون موثقا من اللہ۔ یہ لفظ ہے نا، موثقا من اللہ، یا تؤتون سے لے کے آگے تک، کہ میں تمہیں تمہارے ساتھ اس کو نہیں بھیجوں گا جب تک تم مجھ سے اللہ کے نام پر یہ عہد نہ کرو۔ مفسرین کہتے ہیں کہ پچھلی دفعہ یہ بھول گئے تھے، یوسف علیہ السلام کو بھیجتے ہوئے یہ بیچ میں اللہ کے عہد کی بات نہیں آئی تو چوٹ کھانی پڑی، اور اللہ نے جو کام کرانا ہوتا ہے وہ کرواتا ہے، بھول بھی اللہ ہی کی طرف سے ہو سکتی ہے۔ اس دفعہ کہہ دیا کہ اچھا ٹھیک ہے، جاؤ پھر اب لے جاؤ۔ اور اس طرح بنیامین جو تھے وہ پہنچے، اور आगे जाके साथ नसीहत क्या कर रहे हैं बेटे को, बेटों को भेज रहे हैं, इससे जो बात हमारे लिए अमल की है वो क्या है कि कोई इंसान अगर ज़िंदगी में एक दफ़ा आपको रंज दे दे, तकलीफ़ दे दे, तो आप दोबारा भी उस पर एतबार कर सकते हैं, एक ही सूरत में कि जब आप महसूस करें कि अब उसके दिल की हालत बदल चुकी है। पहले भाई यूसुफ को घर से प्लान करके गए थे कि हलाक करेंगे और कत्ल करेंगे, अब भाइयों की ये नीयत नहीं थी, हो सकता है बीच में तौबा कर ली, इस्लाह कर ली, अब तो मजबूरी बन गई थी, अब तो बादशाह ने बुलाया, भाई तो लेके नहीं जाना चाहते, तो एक ईमान वाले को अल्लाह ताला इस बात की समझ दे देते हैं कि कब किस बात को कैसे करना है। बस जब इंसान एक दफ़ा किसी चीज़ को मिसयूज़ कर चुका होता है, आप कहते हैं आप तो कभी इसको, कभी इस चीज़ को हाथ नहीं लगाने दूंगी, आपके बच्चे भी हो सकते हैं, कंप्यूटर आपका तोड़ दें, कोई भी काम कर दें, अब कुछ साल गुजर गए, क्या आप सारी ज़िंदगी उसको ताना देंगे? ये तुम वही हो ना जिसने मेरा लैपटॉप तोड़ा था, और तुम वही हो ना जिसने मेरे बुंदे पहन के गई थी और गुम करके आ गई थी, ऐसे ताने ना दें। ये मोमिन को जेब नहीं देते, मोमिन जो है ये जन्नत का फूल होता है, उस वो लोगों को खुशबू तो दे सकता है लेकिन वो लोगों को कभी कांटे बन के नहीं चुभता। हाँ भाइयों भाइयों बेटों की अब नीयत बदल गई तो कहा ठीक है जो ले जाओ, समझ तो उनको भी आ ही रही थी इन बातों की, तो लिहाजा उन्होंने बिन्यामीन को साथ भेजना चाहा, और अब बाप होने के नाते कुछ नसीहतें कर रहे हैं। वो क्या, वह काल या बनिया ला तदखुलू मिन बाबिन वाहिद, और याकूब अलैहिस्सलाम ने कहा ए मेरे बच्चों तुम सब एक दरवाज़े से ना जाना बल्कि कई जुदा जुदा दरवाज़ों में से दाखिल होना, मैं अल्लाह की तरफ से आने वाली किसी चीज़ को तुमसे टाल नहीं सकता, हुक्म सिर्फ़ अल्लाह ही का चलता है, मेरा कामिल भरोसा उसी पर है और हर एक भरोसा करने वाले को इसी पर भरोसा करना चाहिए। जब जब वो इन्हीं रास्तों से जिनका हुक्म इनके वालिद ने इन्हें दिया था गए, कुछ न था कि अल्लाह ने जो बात मुकर्रर कर दी है वो इससे ज़रा भी इनको बचा ले, मगर याकूब अलैहिस्सलाम के दिल में एक ख्याल पैदा हुआ जिसे इसने पूरा कर लिया, बिलाशुबा वो हमारे सिखलाए हुए इल्म का आलिम था लेकिन अक्सर लोग नहीं जानते। ये है आयत नंबर 67 और 67, इसका उन्वान लिखिए अल आइनुन हक्कुन, नजरे बद का लग जाना बरहक है, एक रिवायत का खुलासा है ये, नजरे बद बरहक है, लग सकती है, इसलिए अल्लाह के नबी ने फरमाया कि जब तुम्हें कोई अपनी चीज़ या किसी दूसरे भाई की चीज़ प्यारी लगे तो कहो माशा अल्लाह, इसी तरह बारक अल्लाह या बारक अल्लाह। नजरे बद जो है ऐसे ही है कि जैसे जर्म लग जाते हैं ना, जर्म्स होते हैं तो बंदा बीमार हो जाता है, इसी तरह नज़रों में से भी रेस निकलती हैं, हमारी जो आंखें हैं ना इसके अंदर से रेस निकलती हैं, और रेस तो आज के दौर में आपको पता है चीज़ों को जला भी रही हैं लेज़र्स की तौर पे, तो कुछ निगाहें ऐसी होती हैं कि जो इंसान को नज़रे बद की तरह लगती हैं, और नतीजा क्या होता है कि इंसान फिर नुकसान का ज़रिया बनता है। लेकिन क्या हम अब दूसरों को इसका ब्लेम दें? नहीं, आप खुद देखें, जब आप अपने बच्चे को अल्लाह ने अच्छी शक्ल भी दी, आप उसको और खूबसूरत सजे संवरे कपड़े पहना के मैचिंग कर करा के चमक चमक के बाहर भेजेंगे तो नज़र तो लगेगी ना, मतलब गोरा बच्चे और आप उसको रॉयल ब्लू कलर के कपड़े पहना के बाहर लाएंगे तो क्या नज़र ना लगेगी? आप सोचिए, देखिए खूबसूरती दिखाने के लिए नहीं होती, देखने के लिए होती है। आपका बच्चा खूबसूरत है आप देखिए खुश हो, आपकी बीवी खूबसूरत है आप देखिए आपको अच्छी लगे, जब दिखावा आ जाता है ना खूबसूरती में तो फिर नजरें बद लगती है। ठाक छप के रखिए, अगर आपको अपने बारे में शक है कि बाहर से आती हूँ तो सर में दर्द होता है और ये होता है तो सोचिए, हो सकता है किसी की नज़र लग गई हो, एड़ी चोटी का जोर लगा के तो हम पहले करते हैं कि ज़रा आज हम जैसा कोई दिखे ना, और बाद में फिर लोगों पर कहते हैं कि वो मुझे ताड़ रही थी और वो घूर के देख रही थी। फिर दूसरी बात यह है कि आयतुल कुर्सी का पढ़ना फ़ायदा देता है, सुबह शाम की दुआओं का पढ़ना, एक दुआ है अब मैं बोलूँगी तो आप बेचैन होने लगेंगे लेकिन सुबह शाम की दुआ में आपको मिलती है, अल्लाह के नबी ने फरमाया जो सुबह शाम पढ़ेगा बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा इस्मिही शयुम फिल अर्दी, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा इस्मिही शयुम फिल अर्दी वला फिस समाई वहुवस समीउल अलीम, تین دفعہ صبح اور تین دفعہ شام پڑھیں گے تو انشاءاللہ اللہ تعالیٰ ہر قسم کے شر سے محفوظ رکھے گا. اسی طرح اعوذ بکلمات اللہ التامات من شر ما خلق. تو انسان کچھ اسباب ظاہری بھی استعمال کرے اور کچھ باطنی اسباب استعمال کرے تو انشاءاللہ تعالی اللہ تعالیٰ پھر اس کو بچا لیتا ہے. اگر کسی کی نظر لگ جائے اور اس کا یقین ہو تو اس کا بھی ایک طریقہ ہے جو احادیث میں ہمیں ملتا ہے, اس سے بھی فائدہ اٹھایا جا سکتا ہے. دوسری بات اس حصے سے ہم نے سیکھی کہ ایمان والا اسباب تو اختیار کر لیتا ہے لیکن نتائج اللہ پہ چھوڑ دیتا ہے کہ یہ کر لو, اس کے بعد اب جو ہوگا وہ اس اللہ کا حکم ہے. بعض دفعہ آپ کہتے ہیں لو ہم نے تو آیت الکرسی پڑھی تھی پھر بھی چوری ہو گئی, سوچتے ہیں نا اب اس کا کیا بات ہے. جیسے ابھی میں نے آپ کو کہا کہ آپ یہ صبح شام کی دعائیں پڑھ لیں اور اس طرح کی بات کر لیں تو پھر نظر کیوں لگتی ہے, تو اس کا جواب وہی ہے کہ بعض دفعہ آپ لاکس کر کے سوتے ہیں, لاک کر کے گھر سوتے ہیں پھر بھی چور آتا ہے اور چوری کر لیتا ہے. ٹھیک ہے, تو شیطان تو پیچھے لگا ہی ہوا ہے نا, آپ کا کام کیا کہ آپ اپنے حصے کا کام کرتے رہیں. وَلَمَّا دَخَلُوا عَلَىٰ يُوسُف, اور جب سب یوسف کے پاس پہنچ گئے تو اس نے اپنے بھائی کو اپنے پاس بٹھا لیا اور کہا کہ میں تیرا بھائی یوسف ہوں, بس جو کچھ کرتے ہیں اس کا رنج نہ کرنا. پھر جب انہیں ان کا سامان اسباب ٹھیک ٹھیک کر کے دیا تو اپنے بھائی کے اسباب میں پانی پینے کا پیالہ رکھ دیا. پھر ایک آواز دینے والے نے پکار کر کہا اے قافلے والے لوگوں تم تو چور ہو, اے قافلے والوں تم لوگ تو چور ہو. انہوں نے ان کی طرف منہ پھیر کر کہا کہ تمہاری کیا چیز کھوئی ہے؟ جواب دیا کہ شاہی پیمانہ گم ہے, جو اسے لے آئے اسے کون کے بوجھ کا غلہ ملے گا, اس وعدے کا میں ضامن ہوں. انہوں نے کہا اللہ کی قسم تم کو خوب علم ہے کہ ہم ملک میں فساد پھیلانے کے لیے نہیں آئے اور نہ ہم چور ہیں. انہوں نے کہا اچھا چور کی کیا سزا ہے اگر تم جھوٹے ہو؟ جواب دیا کہ اس کی یہی سزا ہے کہ اس کے اسباب میں سے پایا جائے وہی اس کا بدلہ ہے, ہم تو ایسے ظالموں کو یہی سزا دیا کرتے ہیں. بس یوسف نے ان کے سامان کی تلاش شروع کی, اپنے بھائی کے سامان کی تلاشی سے پہلے, پھر اس پیمانے کو اپنے بھائی کے سامان سے نکالا. ہم نے یوسف کے لیے اسی طرح یہ تدبیر کی, اس بادشاہ کے قانون کی روح سے یہ اپنے بھائی کو نہ لے سکتا تھا مگر یہ کہ اللہ کو منظور ہو ہم جس کے چاہیں درجے بلند کر دیں, ہر ذی علم پر فوقیت رکھنے والا دوسرا ذی علم موجود ہے. انہوں نے کہا اگر اس نے چوری کی تو کوئی تعجب کی بات نہیں, اس کا بھائی بھی پہلے چوری کر چکا ہے. یوسف نے اس بات کو اپنے دل میں رکھ لیا اور ان کے سامنے بالکل ظاہر نہ کیا, کہا تم بدتر جگہ میں ہو اور جو کچھ تم بیان کرتے ہو اللہ اسے خوب جانتا ہے. انہوں نے کہا عزیز مصر اس کے والد بہت بڑی عمر کے بالکل بوڑھے شخص ہیں, آپ اس کے بدلے ہم میں سے کسی کو لے لیجئے, ہم دیکھتے ہیں کہ آپ بڑے نیک نفس ہیں. یوسف علیہ السلام نے کہا ہم نے جس کے پاس اپنی چیز پائی ہے اس کے سوا دوسرے کی گرفتاری کرنے سے اللہ کی پناہ چاہتے ہیں, ایسا کرنے سے تو ہم یقیناً ناانصافی کرنے والے ہو جائیں گے. جب یہ اس سے مایوس ہو گئے تو تنہائی میں بیٹھ کر مشورہ کرنے لگے. ان میں جو سب سے بڑا تھا اس نے کہا تمہیں معلوم نہیں کہ تمہارے والد نے تم سے اللہ کی قسم لے کر پختہ قول و اقرار لیا ہے اور اس سے پہلے یوسف کے بارے میں تم کوتاہی کر چکے ہو, بس میں تو اس سرزمین سے ٹلوں گا ہی نہیں جب تک کہ والد صاحب خود مجھے اجازت نہ دیں, یا اللہ میرے اس معاملے کا فیصلہ کر دے, وہی بہترین فیصلہ کرنے والا ہے. تم سب والد صاحب کی خدمت میں واپس جاؤ اور کہو ابا جی آپ کے صاحبزادے نے چوری کی ہے اور ہم نے وہی گواہی دی تھی جو ہم جانتے تھے, ہم کچھ غیب کی حفاظت کرنے والے نہ تھے. یہ تھی آیت نمبر جی یہ تھی آیت نمبر 67 سے 81. ان آیات کا عنوان ہے کیا ہونا چاہیے, آپ کے ذہن میں کیا آ رہا ہے لکھئے, یوسف صبر کے گھونٹ بھر کر رہ گئے. یوسف کو ان کے سامنے کہہ رہے ہیں کہ اس کے بھائی نے بچپن میں چوری کی تھی اور یوسف ہی تھے وہ بھائی اور خاموش رہیں. کوئی ہمیں ایسا کہہ دے تو ہمارا کیا حال ہو؟ اب ذرا غور کیجئے کہ بن جمین کے سامان سے پیالہ نکلا تو یوسف کو کوسنے لگے, ہاں ہاں اس کا تو بھائی بھی چور تھا. یہ کوئی اچھی بات ہے؟ یعنی یہ تو ایسی ہے کہ جیسے کسی پہ کوئی مقدمہ آئے تو کہنا ہاں ہاں اس کے تو باپ کے اوپر بھی یہ مقدمہ پڑا تھا. یہ جاہلانہ سوچ ہوتی ہے کہ جب کوئی بندہ کسی کے ماضی کے اوپر بات کرے. اور کیا واقعی یوسف نے چوری کی تھی؟ نہیں. روایات میں آتا ہے کہ یوسف جو تھے بچپن سے ہی بہت ہی نرم دل کے تھے, گھر سے روٹیاں لے کے غریبوں کو دے دیتے, اپنے حصے کی روٹی اٹھا کے دے دیتے. اسی طرح کہتے ہیں کہ شاید کوئی بت تھا تو اس کو اٹھا کے پھینک دیا. تو وہ بچپن کے تانے نہیں جاتے. دیکھیے رشتہ داروں کے ساتھ ڈیل کرنا اس لیے بھی مشکل ہوتا ہے کہ ان کو آپ کے بچپن کا بھی پتہ ہوتا ہے. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب اپنے خاندان والوں کو تبلیغ کی تھی نا تو یہ مشکل ترین مرحلہ تھا. وانذر عشیرتک الاقربین. اور اسی لیے بہت سارے لوگ باہر والوں کو تو بہت تبلیغ کر لیتے ہیں لیکن اپنے گھر والوں کو نہیں کر پاتے, رشتہ داروں کو نہیں کر پاتے. کیوں؟ کہ باہر والے تو آپ کو ظاہر سے دیکھ رہے ہیں, ماشاءاللہ بہت اچھے ہیں, ان کو نہیں پتہ آپ کل تک کیا تھے. لیکن خاندان والے جو ہوتے ہیں نا ان کو اندر کی بھی باتیں پتہ ہوتی ہیں, اور وہ بھی پتہ ہوتی ہیں جو نہیں ہوتی, کیونکہ خاندانوں میں تو عموماً لوگ بہت ساری چیزیں زیوم بھی کرتے ہیں. اب ایسے حالات میں کیا تبلیغ کرنی چھوڑ دی جائے؟ نہیں, ڈکلیئر کر دیں ہاں کل تک تھے, آج نہیں ہے, کل کتاب نہیں تھی زندگی میں آج ہے. کبھی اپنے آپ کو کوئی حرفاً مولا نہیں کہلانا چاہیے, اور اپنے آپ کو کوئی بہت بڑا ایک جینیس شخص بنا کے نہیں پیش کرنا چاہیے. اپنے آپ کو کنفیس کر لیں, ہاں بھائی تھے ہم بھی آپ کے ساتھ ہی تھے, ہم بھی کرتے تھے, کل سمجھ نہیں تھی آج سمجھ آ گئی. نتیجہ کیا ہوگا کہ وہ بچے جو آپ کو یہ تانا دے رہے ہیں, ہاں جی آپ نے تو سب کچھ کر لیا اب ہمیں روکتے ہیں. اچھا آپ نے اگر 40 سال کی عمر میں آپ کو سمجھ آئی تو ہمیں بھی آ جائے گی, آپ خود تو سارا کچھ کر چکی ہمیں آج ہی روک رہی. تو آپ کہیں کہ ہم کل جاہل تھے, آج اللہ نے دین دے دیا ہدایت دے دی, تو کیا تم بھی جاہل رہنا چاہو گے؟ تو اس طریقے سے انسان پھر کمیونیکیشن کر کے فائدہ اٹھا سکتا, مطلب دوسرے کو اپنے قریب کر سکتا ہے. دوسری بات یہ کہ اس میں بظاہر لگ رہا ہے کہ یوسف علیہ السلام نے یہ ساری کوشش کی, لیکن یہ اللہ کے فیصلے ہوتے ہیں. بعض دفعہ کچھ ایسے حالات ہوتے ہیں کہ اپیرنٹلی لوگ اس کی حقیقت نہیں جان رہے ہوتے, اور وہ اس کو مس انڈرسٹوڈ کرتے ہوئے اس کو کسی ایسے انسان کی طرف لگا دیتے ہیں جو بندہ لوگوں کے اندر کسی اچھے نام سے معروف ہوتا ہے. اب یوسف علیہ السلام کے اس کردار کو اگر ہم دیکھیں تو آپ دیکھیے کہ وہ بھائی کو یہ رکھنے کے لیے کوشش کرتے ہوئے دکھ رہے ہیں, کبھی اس کے سامان میں پیالہ رکھ رہے ہیں, کبھی اس سے اٹھوا رہے ہیں. تو بظاہر یہ ساری کوششیں کھلی آنکھ سے یوسف کا قصور دکھ رہی ہیں, لیکن جب آپ اندر سے اس کو دیکھیں گے تو یہ یوسف کا قصور نہیں بلکہ اللہ تعالیٰ کے حکم سے یہ چیزیں تھیں جس سے بعد میں ان کو فائدہ ہونے والا تھا. اور وہ ہوا. ہوا کیا کہ یوسف علیہ السلام بن جمین کو رکھنے پہ تیار ہو گئے. اب بھائی واپس کیسے جائیں؟ ایک دفعہ تو کہہ چکے تھے کہ اس کو بھیڑیے نے کھا لیا, آج کون سا بھیڑیا تھا. اب کہنے لگے نہیں ہم تو نہیں جائیں گے. وہی بھائی جس نے کل کہا تھا نا کہ ان کو کنویں میں پھینک دو, اسی نے پھر مشورہ دیا کہ دیکھو میں تو نہیں جا رہا, تم جاتے ہو تو جاؤ, میں ادھر بیٹھا ہوں. میرے رہنے سے یہ فائدہ ہوگا کہ باپ شک نہیں کرے گا کہ یہ چکر کیا ہے, پہلے یوسف رہا اب بنجامین رہ گیا, تم میں سے کوئی کیوں نہیں رہا. یہ بہت عقل مندی کا فیصلہ تھا اس کا. اس نے کہا میں بھی ادھر ہوں اور تم جا کے باپ کو اچھے طریقے سے سجھاؤ بجھاؤ اور اس کو واپس ساتھ لے کے آؤ, کیونکہ اب یہی ساری کہانی بن گئی ہے. تو اس سے پتہ چلتا ہے کہ بڑے شر کے مقابلے میں چھوٹا شر قبول کر لینا چاہیے, اور بعض دفعہ مخالفتوں کے بیچ میں ہی اللہ سبحانہ تعالیٰ خیر کے راستے جو ہے وہ نکال دیتا ہے. پھر اگلی بات کیا ہوئی جو ہمیں اس حصے سے ہم نے سیکھی, اور وہ کیا کہ بعض دفعہ جس چیز کا اندیشہ ہوتا ہے نا وہی ہو جاتا ہے. آپ کہتے ہیں مجھے پہلے ہی سوجھ رہا تھا, یہ مجھے لگ رہا تھا ایسا ہوگا. کبھی ایسا خیال ہے نا فوراً اعوذ باللہ پڑھیں, لاحول پڑھیں, کبھی زبان سے کوئی غلط بات نہ نکلے. کوئی کہیں جا رہا ہوتا ہے آپ کہتے ہیں لگتا ہے حادثہ ہو جائے گا. اعوذ باللہ. آگے دیکھتے ہیں اب کیا ہوا. اب دوبارہ ذرا سوچئے, یوسف یعقوب علیہ السلام کے ناطے سے سوچیں. آپ جب ان کو سامنے رکھیں گے نا تو آپ بڑا درد محسوس کریں گے اس باتوں کو سنتے ہوئے. بیٹے واپس گئے, باپ کو بتا دیا کہ دیکھو آپ کے تو بیٹے نے چوری کی ہے اور اب یہ معاملہ ہے اور ہم تو یہ کام نہیں کر سکے. किसकी हिफाजत करें। और बाकी रहेगी बात, हम नहीं से कह रहे वो वसल करियत अल्लती, ये काफले वालों से पूछ लो, यानी हो सकता है कनान से कुछ और भी लोग गए हुए थे अनाज लेने के लिए, तो कहा इनसे पूछ लो, पहले ये नहीं कहा था। इससे भी क्या पता चलता है कि जब बंदा सच्चा होता है ना तो हर मुमकिन सबूत पेश करना चाहता है। अब ये सच्चे हैं भाई। और एक और बात पता चलती है कि कल तक जो गुनाह इन्होंने अपने इख्तियार से किया, आज अल्लाह इनसे मजबूरन करवा रहा है। ये रूल लिखी है अपने पास। कभी हम सोचे ना कि हम क्यों मजबूर किए जा रहे हैं, हमें क्यों रोका जा रहा है, हम पे ज़बरदस्ती क्यों क्यों हो रही है, ये असल में किसी माजी के गुनाह का बदला होता है। कल तुमने अपनी खुशी से जो काम किया था आज तुमसे वो ज़बरदस्ती करवाया जा रहा है। कल खुद इन्होंने भाई को छोड़ा था, आज अल्लाह ताला ने इनसे ज़बरदस्ती छुड़वा लिया। अब याकूब अलैहिस्सलाम का इम्तिहान देखते हैं। काल बल सव्वलत लकुम अनफुसुकुम अमरा, याकूब अलैहिस्सलाम ने कहा ये तो नहीं बल्कि तुमने अपनी तरफ से बात बना ली, बस सब्र ही बेहतर है, करीब है कि अल्लाह ताला इन सबको मेरे पास पहुंचा दे, वही इल्म और हिकमत वाला है। फिर इसने मुंह फेर लिया और कहा हाय यूसुफ, इनकी आंखें बवजह रंजो गम के सफ़ेद हो चुकी थीं और वो गम को दबाए हुए थे। बेटों ने कहा वल्ला आप हमेशा यूसुफ की याद में ही रहेंगे, यहाँ तक कि घुल जाएँ या ख़त्म ही हो जाएँ। उन्होंने कहा मैं तो अपनी परेशानी और रंज की फरियाद अल्लाह ही से कर रहा हूँ, मुझे अल्लाह की तरफ से वो बातें मालूम हैं जो तुम नहीं जानते। मेरे प्यारे बच्चों तुम जाओ और यूसुफ अलैहिस्सलाम की और उसके भाई की पूरी तरह तलाश करो और अल्लाह की रहमत से मायूस ना होना और अल्लाह की रहमत से नाउमीद ना होना, यकीनन अल्लाह की रहमत से नाउमीद वही होते हैं जो काफिर हैं। फिर जब ये लोग यूसुफ अलैहिस्सलाम के पास पहुँचे तो कहने लगे ए अजीज़ हमको और हमारे ख़ानदान को दुख पहुँचा है, हम हकीर पूंछी लेकर आए हैं, बस आप हमें पूरे गल्ले का नाप दीजिए और हम पर खैरात कीजिए। इन्नल्लाहा यज्ज़िल मुतसद्दिकीन, बेशक अल्लाह ताला खैरात करने वालों को बदला देता है। अल्लाह अकबर। ये थी आयत नंबर 83 से 88। इसका उन्वान है अल्लाह मोमिनों का अजर ज़ाया नहीं करता। पूरे किस्से का यही खुलासा है। कल यूसुफ ने सब्र किया, अल्लाह ताला ने उनका क्या अजर दिया उनको कि वही भाई जो कल तक नहनु उस्बा कह के अपने आप को बड़ा बना रहे थे वो यूसुफ अलैहिस्सलाम से भीख मांग रहे हैं। इस हिस्से में हाईलाइट करने की चीज़ क्या है, वतसद्दक अलैना, आयत नंबर 88 के अंदर ये लफ्ज़ है, आप इसको हाईलाइट कर सकते हैं। हम पे सदका कर, खैरात दो, हमें भीख दो, इसलिए कि अल्लाह यज़िल मुतसद्दिकीन, अल्लाह ताला सदका करने वालों को पसंद करता है। ये है वो बात जो बहुत सारे लोग नहीं समझते। आज जिसको हम हकीर समझ के अपने रास्ते से हटा देते हैं, हो सकता है कल हमें उसी के दर पे भिखारी बनना पड़े। और यही है वो बात कि तिल कलैया मुनुदा विलुहा बैनन नास, ये वो दिन है जो हम लोगों के बीच में घुमाते फिराते रहते हैं। कल के भाइयों को ये पता था कि कल हम यूसुफ के सामने भीख मंगते बन के खड़े होंगे, कभी को बड़ा बोल ना बोलें, कभी ये ना कहें कि फलां की तो मैं अब शक्ल नहीं देखूंगी, फलां को तो मेरी फलां की तो कब्र पर भी नहीं जाऊँगी, उसकी तो लाश भी ना देखूं। बस दफ़ा खूनी रिश्तों में लोग ऐसी बिल्कुल घटिया बातें करते दिखते हैं, इससे तो मैं कभी ना मिलूं, मैं तो इसको देखूं तो पता नहीं मेरे साथ क्या हो जाए। कुछ नहीं पता कल क्या हो, आज कोई बड़ा बने अल्लाह ने उसको दौलत माल दिया है, कभी किसी गरीब रिश्तेदार को छोटा ना समझें। हो सकता है कि वो लोग जो आज आपके टुकड़ों पर पल रहे हैं कल आप उनसे भीख मांगने के लिए खड़े हों। ये माल की भीख भी हो सकती है, ये रिश्तों की भीख भी हो सकती है। हालात बदलते रहते हैं, वक्त एक सा नहीं रहता। ऐसे वक्तों में बहुत मुमकिन होता है कि इंसान बहक जाए, اور جن کا تزکیہ نہیں ہوتا وہ ایسے موقعوں پہ پھر اگلی پچھلی کسریں نکالتے ہیں، لیکن وہ لوگ جن کو اللہ تعالیٰ نے صبر اور تقویٰ دیا ہوتا ہے وہ کیا کہتے ہیں؟ یوسف علیہ السلام کے کلام سے سنیں گے، قال هل علمتم ما فعلتم بیوسف، یوسف نے کہا جانتے بھی ہو کہ تم نے یوسف اور اس کے بھائی کے ساتھ اپنی نادانی کی حالت میں کیا کیا؟ انہوں نے کہا کیا واقعی تو ہی یوسف ہے؟ جواب دیا کہ ہاں میں یوسف ہوں اور یہ میرا بھائی ہے، اللہ نے ہم پر فضل و کرم کیا، اللہ نے ہم پر فضل و کرم کیا، بات یہ ہے کہ جو بھی پرہیزکاری اور صبر کرے تو اللہ کسی نیکوکار کا اجر ضائع نہیں کرتا۔ انہوں نے کہا اللہ کی قسم اللہ نے تجھے ہم پر برتری دی ہے اور یہ بھی بالکل سچ ہے کہ ہم خطا کار تھے۔ جواب دیا لا تصریب علیکم اليوم، آج کے دن تم پر کوئی ملامت نہیں، اللہ تمہیں بخشے وہ سب مہربانوں سے بڑا مہربان ہے۔ یہ تھی آیت نمبر 89 سے 92، اس کا عنوان لکھیے آج تم پر کوئی ملامت نہیں۔ یہ ہوتے ہیں محسنین کہ جب دشمن یا مخالف ان کے سامنے کھڑا ہو تو تانے دینے کی بجائے کیا کہہ رہے ہیں کہ لا تصریب علیکم اليوم۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب مکہ فتح کیا، اب وہ لوگ جنہوں نے پچھلے تقریباً 21 سال سے آپ کو ستایا ہوا تھا، 13 سال مکہ کے اور 8 سال مدینہ کے، اب وہ اس غم کے شکار تھے کہ آج ہمارے ساتھ ہوگا کیا۔ آپ خود سوچئے نا، جو شخص آپ کی جان تک لینے پہ آیا ہو اور آپ کو اس کی وجہ سے گھر ملک چھوڑنا پڑے، کل جب آپ اس کے اوپر قابو پائیں تو وہ کیا سوچ سکتا ہے؟ اس وقت اللہ کے نبی نے ان سے پوچھا تھا کہ تم میرے بارے میں کیا سوچتے ہو، میں تمہارے ساتھ کیا کروں گا؟ کہا اللہ کے نبی ہمیں آپ سے امید تو بڑی اچھی ہے۔ آپ نے کہا کہ میں تمہیں آج وہی کہوں گا کہ جو یوسف نے اپنے بھائیوں سے کہا تھا، لا تصریب علیکم اليوم، آج کے دن تم پر کوئی الزام نہیں۔ یہ جملہ کہنا اسی شخص کو آسان لگتا ہے جو انا کے خول کو توڑ کر اللہ کے خوف کے ساتھ جیتا ہو، اور یہ جملہ، اتنا چھوٹا سا جملہ ہے، یہ ان لوگوں کو بولنا بڑا ہی مشکل لگتا ہے جو اپنی جھوٹی انا میں جیتے ہیں اور جن کا تزکیہ نہیں ہوتا۔ وہ معاف کرنے کی وجہ ایسے وقت پہ کہتے ہیں ذرا پکڑو اور ان کو مزہ چکھاؤ، لگ جائے گا آج پتہ ان کو، ان کو اس کی سزا ملے گی۔ نہیں، سچا مومن ایسا نہیں ہوتا۔ ایک طرف تو یوسف کا یہ جملہ لقد، یعنی یہی جو بات ہو گئی لا تصریبا، لیکن اس سے پہلے ایک اور جملہ جس کو آپ ہائی لائٹ کریں گے آیت 91 میں، لقد آثرک اللہ علینا، بس اس حصے کو ہائی لائٹ کر لیں، اللہ نے تم کو ہم پر فضیلت دی ہے، تم کو چن لیا ہے، بے شک ہم غلطی پر تھے۔ یہ یوسف علیہ السلام کے بھائیوں سے جملہ بلوایا جا رہا ہے۔ یہ جملہ بولنا بھی بڑی جرأت کی بات ہے۔ بعض دفعہ ہم دل سے کسی سچائی کے قائل ہو چکے ہوتے ہیں، لیکن ہماری زبان اس سچائی کا اعتراف نہیں کرتی، یہ سوچ کر کہ ہم چھوٹے تھے، ہم چھوٹے ہو جائیں گے۔ اس جملے سے پتہ چلتا ہے کہ یوسف علیہ السلام کے بھائیوں نے سچی توبہ کر لی ہوئی تھی، کیونکہ جب تک بندہ سچی توبہ نہیں کرتا نا، دوسرے کی بڑائی کا اعتراف نہیں کرتا۔ اور یہاں یہ بھی یاد رکھیے کہ کل یوسف کنویں کی گہرائیوں میں تھے، کتنی ذلت ہوگی اپنے حساب سے، ذرا سوچئے۔ اس دور کے حساب سے دیکھیں تو ایک انسان، ایک بچہ جو اغوا ہو جائے، اپنوں کا ستایا ہوا، اگر اس دن اخبار چھپتا تو یوسف کی کہانی کس دکھ کے ساتھ چھپتی وہاں، ہائے بیچارہ یوسف، اپنوں کا مارا ہوا، اپنوں کا ستایا ہوا، کنویں میں پھینک دیا گیا، باپ سے الگ ہو گیا، ماں تو پہلے ہی نہیں تھی۔ کتنے لمبے لمبے کالم لکھے جاتے ہیں ان کی بات پہ، لیکن چند سال کے بعد اسی یوسف کے نام پہ جب کالم لکھا جاتا تو کیا کہ لقد آثرک اللہ علینا، اللہ نے تجھ کو چن لیا۔ یہی وعدے اللہ کے یوسف کے ساتھ سچے ہوئے، یہی وعدے محمد رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ سچے ہوئے، اور یہی وعدے آپ کے ساتھ بھی سچے ہو سکتے ہیں، شرط ایک ہی ہے، اور وہ کیا؟ کہ انہ من یتقی و یصبر۔ ہم جب اپنے بدلے خود لینے لگ جاتے ہیں نا، تو ہم اللہ کی مدد کے دروازوں کو بند کر دیتے ہیں، کیونکہ ہم کسی سے بدلہ کیا لیں گے اور کتنا لیں گے؟ ہم دوسرے کو معاف کر کے نہ صرف یہ کہ اس سے بدلہ لے لیتے ہیں، بلکہ اپنے لیے اس کا ایک اچھا بدل بھی پا لیتے ہیں۔ ایک صورت ہے کہ آپ کسی سے انتقام لیں، اللہ کے نبی صلی اللہ علیہ وسلم سارے لوگوں کو جیل میں ڈلوا دیتے، مروا دیتے، ٹارچر سیلز میں بند کرتے، آج کیا تھا؟ کوئی بھی اس میں سے چیز باقی رہتی؟ آج اللہ کے نبی بھی نہیں رہے، وہ لوگ بھی نہ رہتے، معاملہ وہیں ختم ہو گیا۔ ٹھیک ہے جی، آپ برابری کا بدلہ لے لیں، دیٹس اٹ، ختم۔ لیکن اللہ کے نبی نے جو عمل کیا، اس کا نتیجہ کیا نکلا؟ کہ اس معاف کر دینے کا بدلہ آج تک آپ کے نامۂ اعمال میں جائے گا۔ نجی معاملات میں، گھریلو معاملات میں اس اصول کو یاد رکھنا چاہیے کہ کبھی کسی رشتے نے اگر آپ کو زندگی میں تکلیف دی ہے نا، کل جب آپ اس کے اوپر آئے نا، تو آپ اس کے لیے رحم کا معاملہ کریں۔ لیکن جب دل سخت ہوتے ہیں نا، تو وہ بہویں جن کو واقعی ان کی ساسوں نے ستایا ہوتا ہے، اور ہوتا ہے ایسا، بعض دفعہ محبت پڑی ہوتی ہے بیٹوں سے، بعض دفعہ علم کی کمی ہوتی ہے، بعض ساسیں بہوؤں کے ساتھ کچھ ایسا سلوک کر بھی دیتی ہیں۔ اب ہوتا کہ کل جب ایک وقت آتا ہے کہ وہ ساس اس بہو کے سامنے بستر پہ پڑی ہوتی ہے اور ہاتھ بھی نہیں لا سکتی، تو کچھ بہویں تو کہتی ہیں آج لگ جائے گا پتہ، انہوں نے میرے ساتھ یہ کیا تھا، آج میں بھی کر کے دکھاتی ہوں۔ اور جو سمجھدار ہوں گی وہ کہیں گی کہ آج اگر میں نے اس کے ساتھ کیا تو کل میرے ساتھ بھی یہ ہوگا۔ آج کے دور کا ایک پرابلم ہے بزرگوں کو برداشت نہ کرنے کا۔ کسی نے ایک بات بتائی کہ، یعنی بہت ساری کہانیاں اس پہ ہیں، لیکن بعض دفعہ ایسا ہوتا ہے نا کہ ایک گھر میں بزرگ ہوتے ہیں، ایک بوڑھا شخص تھا، باپ تھا، تو گھر کے اندر ایک کوٹھری میں ان کو ڈال دیا جاتا تھا، دادا تھے وہ۔ اب بیٹا بہو جو بھی ہیں وہ اپنا کام کر رہے ہیں، تو وہ کہتے ہیں کہ سوراخوں بھرا کمبل جو تھا اس کو لے کے لیٹے رہتے تھے۔ خیر دن پورے ہوئے، جب دادا کا انتقال ہوا تو یہی ہوتا ہے کہ اب چیزوں کو بھی پھینک دیں، تو جو پوتا تھا نا وہ اس کمبل کو لپیٹ کے تو سمیٹ کے تو ایک کونے میں لے کے جانے لگا، تو کہا کہ آپ اس کو کیا کر رہے ہو؟ تو کہنے لگا یہ میں اس لیے سنبھال رہا ہوں کہ کل جب آپ بوڑھے ہوں گے تو میں آپ کو بھی یہی دوں گا۔ یہ اس بچے کی بات نہیں ہے، یہ حقیقت کی بات ہے۔ اللہ تعالیٰ ہمارے دل نرم کرتے ہیں، اور جب بندے کو معاف کرنے کی لذت لگ جاتی ہے نا، تو پھر بندہ یہ خواہش نہیں کرتا کہ کوئی میرے ساتھ زیادتی نہ کرے، وہ یہ خواہش کرتا ہے کہ کوئی میرے ساتھ زیادتی کرے اور میں اس کو اللہ کے لیے معاف کر دوں۔ صرف ایک دفعہ یہ ٹیسٹ چکھنے کی دیر ہے، لگ جائے تو پھر منہ سے اترتا نہیں ہے۔ اس حبوبی کمیسی، میرا یہ کرتا تم لے جاؤ اور اسے میرے والد کے منہ پر ڈال دو کہ وہ دیکھنے لگیں اور آ جائیں، اور اپنے تمام خاندان کو میرے پاس لے آؤ۔ جب یہ قافلہ جدا ہوا تو ان کے والد نے کہا، مجھے تو یوسف کی خوشبو آ رہی ہے، اگر تم مجھے سٹھیایا ہوا قرار نہ دو۔ وہ کہنے لگے، واللہ آپ اسی پرانے خبط میں مبتلا ہیں۔ جب خوشخبری دینے والے نے پہنچ کر ان کے منہ پر وہ کرتا ڈالا، اسی وقت وہ پھر سے دیکھنے والے ہو گئے۔ کہا، کیا میں تم سے نہ کہا کرتا تھا؟ کیا؟ کہ انی عالم من اللہ ما لا تعلمون، میں اللہ کی طرف سے وہ باتیں جانتا ہوں جو تم نہیں جانتے۔ انہوں نے کہا، ابا جی آپ ہمارے لیے گناہوں کی بخشش طلب کیجئے، بے شک ہم قصور وار ہیں۔ کہا، اچھا میں جلد ہی تمہارے لیے اپنے پروردگار سے بخشش مانگوں گا، وہ بہت بخشنے والا اور نہایت مہربانی فرمانے والا ہے۔ یہ تھی آیت نمبر 93 سے 98۔ اس حصے کا عنوان ہے اصل کرامت کرتے میں نہیں تھی۔ حضرت یوسف علیہ السلام کے فوت، یعنی بھیڑیے کے کھانے کی خبر سن کے اور اس کرتے کو خون میں لتھڑا ہوا دیکھ کے، یوسف علیہ السلام کے غم میں رو رو کے یعقوب علیہ السلام کی آنکھیں چلی گئیں۔ جدائی کے مارے رو رو کے आंखें चली गईं, किसी को कुछ नहीं कहा लेकिन अंदर ही घुटते रहे। अब दोबारा यूसुफ अलैहिस्सलाम ही का एक कुर्ता जब आंखों पर डाला गया तो आंखें वापस आ गईं। और आप देख रहे हैं इस सूरत में कुर्ते का कितना जिक्र है, अजीज़ मिस्र के नाते से, बीवी के नाते से, और यहाँ भी। बस लोग बस दफ़ा चीज़ों में बरकतें ढूंढने लगते हैं, ये पीर साहब का कुर्ता है इसको ले जाओ, ये इसको दे दो, इसको पढ़ के देंगे तो पहनेगा कोई तो ये होगा, और उसकी वो बुनियान लाओ जो भी धोई भी ना हो, मैं उस पर कुछ पढ़ के दूंगा। ये सब खुराफात है। असल हुक्म अल्लाह का, चीज़ों में अगर कोई खैर होती ना तो फिर पहली ही दफ़ा कुर्ते के साथ जिस याकूब अलैहिस्सलाम की आंखें ना जाती। दूसरी बात इस हिस्से में जो हमें हमारे अपने अमल की है वो क्या है कि याकूब अलैहिस्सलाम अपने बच्चों के लिए तहज्जुद के वक्त दुआ मांगने वाले बनते हैं, और यही बेहतरीन वक्त होता है बिगड़ी हुई औलादों की हिदायत के लिए। ज़रूरत है इस बात की कि हमें भी उस वक्त उठने की आदत पड़ जाए। फलम्मा दखलु अला यूसुफ, बस जब वो सब यूसुफ अलैहिस्सलाम के पास पहुंच गए तो यूसुफ ने अपने माँ बाप को अपने पास जगह दी और कहा कि अल्लाह को मंजूर है तो आप सब अमनो अमान के साथ मिस्र में आइए, और अपने तख्त पर अपने माँ बाप को ऊंचा बिठाया और सबके सब इसके सामने सजदे में गिर गए। तब कहा कि अब्बा जी, ये मेरे पहले के ख्वाब की ताबीर है, मेरे रब ने इसे सच्चा कर दिखाया, इसने मेरे साथ बड़ा एहसान किया जबकि मुझे जेल खाने से निकाला और आप लोगों को सहरा से ले आया। इस इख्तलाफ के बाद जो शैतान ने मुझ में और मेरे भाइयों में डाल दिया था, मेरा रब जो चाहे इसके लिए बेहतरीन तदबीर करने वाला है और वो बहुत इल्म और हिकमत वाला है। ये थी आयत नंबर 99 से 100। इसका अनवान लिखिए, ख्वाब सच हुआ पर कब? 40 साल से ज़ायद अरसे के बाद। बचपन का देखा हुआ ख्वाब आज सच्चा हो रहा है। हम कहते हैं ख्वाब देखे ना आज रात को तो बस अब सुबह ही देखना उसकी ताबीर आ जाएगी। ख्वाब तो बड़ा अच्छा देखा था, ये ताबीर क्या निकली? 40 साल इंतज़ार कीजिए। मुफसरीन कहते हैं कि किसी ख्वाब के सच्चा होने के लिए कम से कम 40 साल तक इंतज़ार करना चाहिए, ठीक है। दूसरी बात इससे जो पता चली वो ये थी कि इन्ना रब्बी लतीफुल लिमा यशा, इस हिस्से को हाईलाइट कर लें, आयत नंबर 100 के अंदर है, बेशक मेरा रब खुफिया तदबीरें करने वाला है, मख्फी राहें निकालने वाला है। अल्लाह ताला ने जो काम करवाना होता है ना उसके लिए इसी तरह चुपके चुपके से रास्ते बनाता है। हमें सिर्फ वो निगाह चाहिए जो हमारी कामयाबियों की तरफ बढ़ते हुए रास्तों को देख सके। अल्लाह ताला असबाब ऐसे मुहैया कर देता है कि जिसके बाद इंसान खैर की तरफ जाता है, चाहे वो रास्ते उसको बाहर बड़े बुरे लग रहे हों। एक और चीज़ इस हिस्से में जो बड़ी खूबसूरत है वो यूसुफ अलैहिस्सलाम के चुने हुए लफ्ज़ हैं। देखेंगे आप लफ्ज़ों को, अगर माँ बाप को तख्त पे बिठा दिया, इज़्ज़त देने की बात है, बाज़ दफ़ा जब इंसान को ज़रा इज़्ज़त मिल जाती है तो माँ बाप को अहमियत नहीं देता। दूसरी बात क्या थी कि क्या कह रहे हैं कि मेरे रब ने इस ख्वाब को सच्चा किया, अदब का क्या अंदाज़ है। हम कहते कहते देखा मेरा ख्वाब सच्चा हुआ है, गोया कि मैंने ही सच किया। नहीं, ख्वाब की सच्चाई की बात अल्लाह की तरफ की। दूसरा क्या कहा, वक़द अहसना बी इज अखरजनी मिनस सिजनी, और मेरे साथ उसने कितना अच्छा मामला किया, मेरे साथ उसने कितना अच्छा मामला किया जब उसने मुझे कैद से निकाल दिया। देखिए कैद में जाने का तस्करा नहीं कर रहे, ये अदब होता है नबियों का। आला अखलाक वाले लोग गलत चीज़ों का तस्करा नहीं बार बार करते। हम होते कहते हाय पहले बाप से जुदा किया बेचारा, फिर ये हुआ, फिर जेल में गिराए। नहीं, कह रहे हैं जेल से निकाला, डालने की बात नहीं की, और अपनी तरफ नहीं डाल रहे, अल्लाह की तरफ। क्योंकि जिनके दिल अल्लाह से जुड़ जाते हैं ना वो हर खैर को अल्लाह के दाम अल्लाह के पलड़े में डालते हैं। अगली बात, वजा बिकुम मिनल बदवी मिम्बादियन नज़ग शैतान बैनी व बैन इख्वती, यहाँ भी नोट कीजिएगा। कह रहे हैं उसके बाद के जब आप सबको जंगल से यानी उस गांव से निकलवा के ले आया, उसके बाद जब मेरे और मेरे भाइयों के दरमियान शैतान ने फसाद डाल दिया था, यहाँ क्या कह सकते थे, इस जुमले को कैसे बोला जा सकता था, ये मेरे भाइयों के जुल्म व सितम के बाद, इनके मेरे साथ कत्ल की कोशिश के बाद नहीं, भाइयों को शर्मिंदा नहीं कर रहे, साथ ही कह रहे हाँ वो भाइयों के और मेरे दरमियान शैतान का धोखा। क्या पता चला कि कोई ख़राबी आए तो उसको शैतान की तरफ मंसूब करो। इस पे इंसान को पूरा यकीन होना चाहिए कि जहाँ भी दुनिया में कोई गुनाह होता है वो शैतान के बहकावे से होता है, चाहे इंसान उसको माने के ना माने। ये नहीं कहा कि भाइयों ने मेरे साथ किया, बल्कि क्या कहा कि शैतान ने उनके साथ किया, और फिर सारी चीज़ों को अल्लाह की तरफ ले आते हैं। यही फ़र्क होता है एक मोमिन की ज़िंदगी का और एक काफिर की ज़िंदगी का, कि ईमान वाला जो है हर चीज़ को अल्लाह की निगाहों से देखता है। जब आला उदा मिला तो इसको अल्लाह का तोहफ़ा करार दिया, ख्वाबों की ताबीर का इल्म मिला तो अल्लाह की तरफ कहा, मुसीबत में डाले गए तो निकाला ये कि अल्लाह ने निकाला। जिसका दिल अल्लाह की अजमत से इस तरह भर भर जाए, फिर ऐसा ही शख्स जो है अल्लाह की तरफ से मदद पाता है। अब यहाँ किस्सा यूसुफ ख़त्म होता है और अल्लाह ताला अपने नबी को पुकारते हैं, ذلك من انباء الغيب نوحيه اليك। नहीं, एक दुआ है इनकी, मैंने कुछ छोड़ा तो नहीं, एक आ छोड़ी ना 101 जी। रब कद आतैतनी मिनल मुल्की, ए मेरे परवरदिगार तूने मुझे मुल्क अता फरमाया और तूने मुझे ख्वाब की तबीर सिखलाई। ए आसमान और ज़मीन के पैदा करने वाले, तू ही दुनिया और आखरत में मेरा वली और कारसाज है, तू मुझे इस्लाम की हालत में फौत कर और नेकों में मिला दे। ये गैब की खब चले, ये सिर्फ 101 को भी देख लेते हैं, आयत नंबर 101, इसका टॉपिक लिखिए। दुनिया की सारी नेमतें मिल गईं, अब आखरत की तलब है। अब देखिए यूसुफ अलैहिस्सलाम के इस वक्त सारी खोई हुई चीज़ें वापस आ गई हैं, रिश्ते भी मिल गए, बेटे बाप भी मिल गया, भाई भी मिल गए, एक आला मुल्क में आ गए, मुल्क के अंदर एक आला ओहदा मिल गया। क्या ये सब काफ़ी नहीं होता खुश होने को? नहीं, आगे क्या है कि अब अल्लाह वहाँ मुझे नेकों का साथ दे। दुनिया में नेक लोगों का मिल जाना एक नेमत है, ये इस बात की दलील बन जाती है कि अल्लाह आगे भी नेकों का साथ देगा। और इसी की दुआ अल्लाह के नबी ने भी की थी और इसी की दुआ हज़रत यूसुफ भी करते हुए दिखे जा रहे हैं। अब यहाँ से आगे अल्लाह ताला फिर सूरत के आखिर तक नबी सल्लल्लाहु अलैहि वसल्लम को इन वाक़यात के अंदर से अपने लिए अमल लेने की रग़बत दिलाते हैं। कैसे? ذلك من انباء الغيب نوحيه اليك, ये गैब की ख़बरों में से है जिसकी हम आपकी तरह वही कर रहे हैं। आप इनके पास ना थे जबकि उन्होंने अपनी बात ठान ली थी और वो फरेब करने लगे थे, गो आप लाख चाहें लेकिन अक्सर लोग ईमानदार ना होंगे। आप इनसे इस पर कोई उजरत तलब कर ही नहीं रहे, ये तो तमाम दुनिया के लिए सिर्फ नसीहत ही नसीहत है। आसमानों और ज़मीन में बहुत सी निशानियाँ हैं जिससे ये मुँह मोड़े जा रहे हैं। यहाँ कौन सी निशानियों की बात है? ज़मीन व आसमान की, बाकी दूसरी चीज़ें? यूसुफ़ की ज़िंदगी निशानियों से भरी हुई थी। कभी कभी ज़िंदगी में ऐसी निशानियाँ आ जाती हैं कि जो दूसरों को दिखाई भी नहीं जा सकती, लेकिन एक ईमान वाले को अल्लाह जो निगाह दे देता है ना, तो वो अपनी ज़िंदगी के मुख्तलिफ़ उतार चढ़ाव वाले दिनों को भी अल्लाह की निशानी समझता है। वमा युमिनु अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिकून, और इनमें से अक्सर लोग बावजूद अल्लाह पर ईमान रखने के भी मुशरिक हैं। ये थी आयत नंबर 102 से 106, 102 से 106, इसका अनवान लिखिए, बावजूद ईमान के दावे के कुछ लोग मुशरिक होते हैं। आप हाईलाइट भी करेंगे आयत नंबर 106 को, पूरी आयत। ये वो हकीकत है कि जो एक ईमान वाले को परेशान कर देती है, और वो क्या कि ये सोच लेना कि चूँकि मैं मुसलमान हूँ और इस्लाम वाली हूँ और कलमा पढ़ती हूँ, तो अब मैं मोमिन हूँ या मुसलमान हूँ ये ज़रूरी नहीं कैसा हो, क्योंकि वमा युमिनु अक्सरुहुम बिल्लाही, और कुछ लोग जो अल्लाह पे ईमान लाते हैं इसके बावजूद इल्ला वहुम मुशरिकून, फिर भी वो मुशरिक हो सकते हैं। कोई ना ये सोचे कि मुसलमान हो गए तो मुशरिक नहीं होंगे, मुशरिक होने से अपने आप को बचाना है तो फिर उस ईमान के तकाज़ों को निभाना पड़ेगा। अफामिन वन तातियहुम गाशियतुम मिन अज़ाबिल्लाह, क्या वो इस बात से बेखौफ हो गए हैं कि इनके पास अल्लाह के अजाबों में से कोई आम अजाब आ जाए या इन पर अचानक क़यामत टूट पड़े और वो बेखबर ही हों। आप कह दीजिए मेरी राह यही है, मैं और मेरे मुत्तबीईन अल्लाह की तरफ बुला रहे हैं पूरे यकीन और एतमाद के साथ, और अल्लाह पाक है और मैं मुशरिकों में से नहीं। आपसे पहले हमने बस्ती वालों में जितने रसूल भेजे हैं सब मर्द ही थे, जिनकी तरफ हम वही नाजिल फरमाते गए, क्या ज़मीन में चल फिर कर उन्होंने नहीं देखा कि इनसे पहले के लोगों का क्या अंजाम हुआ? यकीनन आखरत का घर परहेजगारों के लिए बहुत बेहतर है, क्या फिर भी तुम नहीं समझते? यहाँ तक कि जब रसूल ना उम्मीद होने लगे और वो कौम के लोग ख्याल करने लगे कि इन्हें झूठ कहा गया, फौरन ही हमारी मदद इनके पास पहुँची, जिसे हमने चाहा इसे निजात दी। बात यह कि हमारा साहब गुनाहगारों से वापस नहीं किया जाता। लकत का नफ़ी कससहिम इब्रतुल्लि उलिल अलबाब, इनके बयान में अक़ल वालों के लिए यकीनन नसीहत और इब्रत है। ये कुरान झूठ बनाई हुई बात नहीं बल्कि ये तस्दीक है उन किताबों की जो इससे पहले की हैं, खोल खोल कर बयान करने वाला है हर चीज़ को, और हिदायत और रहमत है ईमानदार लोगों के लिए। ये थी आयत नंबर 102 से जी। क्या हुआ, 107 से थी? अच्छा जी, जज़ाकअल्लाह खैर जी। ये थी आयत नंबर 107 से 111 तक, सूरत के आखिर तक। इस हिस्से का उन्वान लिखेंगे, मैं अपने रब की तरफ बुलाता हूँ। आयत 108 को हाईलाइट कर लीजिए। ये है पूरी सूरत के बाद अपने अमल के लिए लेने की चीज़, और इसी की दावत हमें हज़रत यूसुफ़ अलैहिस्सलाम, इसी की दावत हमें यूसुफ़ अलैहिस्सलाम की ज़िंदगी से मिली कि मैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को बताया गया कि लोगों को जब बुलाओ तो रब की तरफ बुलाओ, अल्लाह की तरफ। यही है सच्चा दीन, यही यूसुफ का दीन था, यही मोहम्मद रसूलुल्लाह का दीन था, और यही है वो चीज़ कि जो बंदे को फिर हर काम को सिर्फ़ और सिर्फ़ अल्लाह के लिए करने के काबिल कर देती है। इस सूरत पे भी एक गिफ्ट मैं सोच रही थी कि स्टूडेंट्स को देते हैं, एक लेक्चर है ईमान वाले के मोमिन की हिफाजत ईमान, पूरी सूरत यूसुफ के ऊपर एक रीकैप है। अतीक आप उसको नोट कर लें और इंशाल्लाह स्टूडेंट्स को ईमेल में हम भेज देंगे। आपको भी जो अगर चाहते हैं तो आप ऑनलाइन रजिस्ट्रेशन कराएंगे तो ईमेल में दिया जाएगा। उस पूरे को हमने एक स्ट्रेच में हज़रत यूसुफ़ के किरदार पे देखा था एक मौके पे, तो मुझे कल ख्याल आ रहा था कि हम उसको भी शेयर किया जा सकता है आप लोगों से। तो अल्लाह ताला से यही दुआ है कि वो हमें अमल करने वाला बना दे। अब यह है कि वक्त तो आपका पूरा हो चुका है, यहाँ से हमारा आज का पारा पूरा नहीं हो सका और उसकी वजह भी हमें मालूम हो रही है। तो फिर इसके लिए मेरा ख्याल है कि आप सब ऑनलाइन वाले एडजस्ट करके इंशाल्लाह ताला ज़हनी तौर पे तैयार रहें कि 25 और 27 जो दो नाइट्स होंगी ताकरातें, आपके हिसाब से आपकी हर जगह जहां भी नाइट होगी, यहां वालों की यहां के हिसाब से और यूएसए कनाडा वालों की उनकी नाइट के अतबार से, इंशाल्लाह हम अपने इन दो पारों को भी मतलब मेकअप करेंगे जो हमारे रहते हैं। हाँ, अगर अल्लाह ने मदद की, और ऑफकोर्स अल्लाह ताला हमेशा मदद करते हैं, हम जब 15-20 जैसे अभी तो ये 13 पारे ना, 20th पारे तक पहुँचेंगे तो हमें अंदाज़ा हो जाएगा। हो सकता है कि बीच में कुछ ऐसे आए हालात के हमारा पारा एक दिन में एक से थोड़ा ज़्यादा हो जाए, फिर इसकी ज़रूरत नहीं भी पड़ेगी। यानी अभी 100% श्योर नहीं है, 20th पारों के बाद इंशाल्लाह इसको फाइनल करेंगे, लेकिन एक हल्की सी बात जो थी ठीक थी। 15 मिनट ले तो लूँ अगर आप चाहते हैं, ऑनलाइन वाले तो कह रहे हैं, यहाँ वाले चाह रहे हैं फिर ले लूँ, थक तो नहीं गए? मुझे तो घड़ी पे तरह ऐसे लगता है कि जैसे अभी 11:30 हूँ मैं, लेकिन वो 12:30 होते हैं। अच्छा मैं, अब मैंने कह दिया ना तो अब छोड़ देते हैं, क्योंकि पारा फिर भी नहीं पूरा होगा। ले लेती तो बेहतर था, लेकिन गोल चूँकि पूरा नहीं होगा। कभी भी मैं लेती हूँ तो उससे ये मकसद होता है कि कुछ पूरा हो। और अगली सूरतें तो इतनी खूबसूरत है ना, सूरत राद और इब्राहिम बेशुमार मिसालों से भरी पड़ी, अल्लाह ताला हक अदा करवाए। तो इंशाल्लाह आप लोग डिस्कशन कर सकते हैं, जो सीख है वो आप शेयर करें आपस में, बताइए। यहाँ वाले कुछ बताना चाहें जो जा रहे हैं वो खामोशी से चले जाएं, और मैं रुक सकती हूँ 15 मिनट, कोई मसला नहीं है। ठीक है जी, ऑनलाइन से कुछ शेयर करना चाहें तो आप लोग माइक ले सकते हैं, लिख के भी और बोल के भी। अल्हम्दुलिल्लाह, बल्कि अगर आप लिख रही हैं तो कोई भी एडमिन सबा आप हैं या जो भी इस वक्त मौजूद हैं, आप पढ़ती जाइए कमेंट्स। ठीक है,